नमस्कार, म रामुदासी एउटा गजल लिइरहेको छु। उधारो खाएका रहेछन् सिटामोल किनेर, उधारो खाएका रहेछन् सिटामोल किनेर, उठी बाँच्ने लगाएछन् गाउँटोल मिलेर। आँसु झर्दा झर्दै पनि मुस्कान दिएर गयो, आँसु झर्दा झर्दै पनि मुस्कान दिएर गयो, भन्दै थियो टेलिफोन गर्छु रक्सोल पुगेर, उठी बाँच्ने लगाएछन् गाउँटोल मिलेर। कोही देव हुन्छन् त कोही राक्षस पनि हुन्छन्, कोही देव हुन्छन् त कोही राक्षस पनि हुन्छन्, यतै वरिपरि मानवताको खोल उडेर, उठी बाँच्ने लगाएछन् गाउँटोल मिलेर। चाहन्छु परिवर्तन डायरीमा यस्तै थियो, चाहन्छु परिवर्तन डायरीमा यस्तै थियो, छातीमा गोली खाएछन् उसले पेस्तोल बोकेर, उधारो खाएका रहेछन् सिटामोल किनेर, उठी बाँच्ने लगाएछन् गाउँटोल मिलेर। धन्यवाद।